चोखो माया किन भयो टाढा देखै थे चोखो माया किन भयो टाढा जै खेलाइ छाड्यौ झुटो आशा देखाएर खेलौ न जै खेलाइ छाड्यौ झुटो आशा देखाएर बधाई छ तिम्रो जीवन फुल झै फुलोस फक्रिएर फुल झै फुलोस फक्रिएर जति जोड्न खोजे पनि छुटिदियो आज विश्वासको पहाडबाट टुटिदियो आज संयोजनी नछुटिने भन्थ्यो माया गाडा दिएकै थिए चोखो माया किन भयो टाढा भरि तिम्रो यादमा आँसु बगिरहन्छ रातै भरि तिम्रो यादमा आँसु बगिरहन्छ नसा पिउँदै बाँच्ने बाँचु मुटु जलिरहन्छ मुटु जलिरहन्छ संयोजनी नछुटिने भन्थ्यो माया गाडा दिएकै थिए चोखो माया किन भयो टाढा दिएकै थिए चोखो